taka dapo kyoya khoko webi jipika jipika jipika jipika jipika jipika metro fm webi futiku abhishek ha metro fm webi futiku mega harja tho nepal mandir dabu रेडियो जागरण अभियान राजनीतिक जागरण अभियान रूपे यहाँको 8 बजे निशेष 8 बजे तक छिन्या डिफाई डकलमा जिस कृष्ण जपखे लसक कृष्ण लापा अभिवादन नेवाटेसन थोइले राजनीतिक रूपमा अभियान याकेबु राजनीतिक रूपमा सचेत चेगु ई वया चुङ डोन उकी थो अभियान यात निरन्तर तब्याव्याचनगु खस थम पाहाको थपना टिगु ज्याफुटेगु राष्ट्रीय संगठन ज्याफु महागुठी पाखे प्रतिनिधित्व नचुना दिमा सरिता महर्जन वेको ज्याफु महागुठी पाखे नेवासत राज्यमाका संघर्ष समिति प्रतिनिधित्व नचुना दिमा व्यक्तित्व ख सरिता महर्जन थौ अवस्था नेवाटो राजनीतिक रूपमा गुगुठन न्याउनमा अले ठो प्रसंगे नेवासत राज्यमाका संघर्ष समिति भूमिका नेवाटेको भूमिका व नगु संविधान निर्माण प्रसंगे तखया केन्द्रीय ज्या सला बेगेगुन्टी सरिता महर्जन तपनाटिक टेलिफोन स्वापुडे रुगुगु सला पाखिने सरताजी जोजोलपा डकल नफा छिटो लस्कुस नसुना आठो रेडियो राजनीतिक अभियान छिगु ठो अभियान नेवाते सरकार किन चुङ अभियान अले नेवाटो सरकार व्यक्तित्व लिसे सला बेगेगु ठो अभियान प्रसंग सूर्य कि छि ज्याफु महागुठिया प्रतिनिधित्व न नेवासत राज्य मुङका संघर्ष समिति यहाँ नचुना दिएको जुल प्रतिनिधित्व नचुना दिएको जुल संविधान सभा जब भङ्ग जुल अर्थात विघटन जुल थनी लक्ष्य अन लिपानी वास्तव्य नेवाटेसँग छुन कथै राजनीतिक अभियान रूपे छुन कथै गतिविधि न त नेवासत राज्य मुङका संघर्ष समिति या त मेप छुए कथै या त छुए मैया उठे न्याउपट्टि शून्यता थिए चुचुङ्गो अवस्था खण्ड त छुचुचुङ्ख नेवासत राज्य मुङका संघर्ष समिति थगु लफु स्पष्ट मजो कारण ठो शून्यता थिए जुयाचुङ छु गतिविधि मजो छुङ्ख कि छुख खास नेवासत राज्य मुङका संघर्ष समिति आगु हाउने माउख थो अवस्था छने संविधान सभा डिजब्जु अवस्था नेवात गेना भूमिका मिटा वहाँ बाँलैले धगारे चाहिँ सल जी माउख आठन्ठा बच्चा चाहिँ दिनाचोङलाई खया ख त आठो दिनाचोङ छुले धगारे गेना वनिउ खले धगारे चाहिँ भिजन चाहिँ क्लियर मरु कारण होइन ख धगारे ख अहिले नप चाहिँ आउन भिजन देखिउ लागि नछुले धगार विभिन्न घटक छिन्यु घटक चाहिँ होइन पार्टिसिपेसन जे चौँला जे झुल अहिले ऊ विभिन्न छिन्यु घटक दुनियाँ थ थौ चाहिँ धारणालाई जुए झुल संविधान सभा डिजर्भ जु या धारणा अहिले ऊ चाहिँ एकरूपता मरु कारण होइन नेवा स्वायत्त राज्य मङ्गा सङ्घर्ष समिति आन्दोलन छौ एकरूपता कया चाहिँ झाँकी बफौला जुए झुल तर एजुसा तपाईँ फुक चाहिँ छठा चोना चाहिँ आगेना वाउँछ जिले रेगा चाहिँ सल व्यापक रूपमा झाँकी माउख ऊ कमजोर जेतौँ घर गाडी ऊ जित लगे जो थो चाहिँ राजनीतिक पार्टी जेसँग गुलिसिया संविधान सभा विघटन जित हुँका पुनर्स्थापनी खलनात्न गुलिसिया गोलमेज सभा खलनात्न गुलिसिया चुनावी खलनात्न अलग अलग कठै खट उहाँ छु दु ठुछु पाटो जुल मेउ पाटो चाहिँ नेतृत्व न ठुके नीति चाहिँ न्याउनेपट्टि आयु अवस्था चाहिँ कमसे कम न नेवाटेट राजनीतिक रूपमा जागरण याउ नीति ठुक्यु नीति कठाउपट्टि भूमिका मेटमोफिया छौँ खला धान अन्य सफल नचुदो छौ राजनीतिक कारण अन्यल्ट खस मेखे चाहिँ नेतृत्व पङ्क्ति न या म भूमिका म मिटला धेका चाहिँ नेसफल नचुदो छिटो गति तालेछ ठुकेला छोला झि नेवातेसँग चाहिँ नेवा जिया चाहिँ छियामफले गरेका छन् अब यो परिस्थिति चाहिँ छ उता नधाई ठोस परिस्थिति ठोस विश्लेषण याउले चाहिँ अभाव जु खर गरे जित लगे जु ठोस परिस्थिति ठोस विश्लेषण याना चाहिँ वनिफु अवस्था खतर गरेर लाग्छ आठौँ कने निर्वाचन याउर्गा चाहिँ हो जनादेश या वनिउर्गा चाहिँ डाक्टर प्रधानमन्त्रीज्यू चाहिँ गो घोषणा यहाँ दिल आ उके चाहिँ आछौ चाहिँ नो संविधान उनी ठिक मजो रहेछौँ डु पुनर्स्थापना या ठिक मजो रहेछौँ पिन डु अनराष्ट्रिय राजनीतिक सहमति उनीमा रहेछौँ डु आ विभिन्न ख चाहिँ उइचौँ डु आठुके चाहिँ नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति धारणा सुखले छौ नेवा त्यसँग चाहिँ छौ धारणा देखे फु ख छ बाँलाउ ख आठो धारणा देखे फु अवस्था मरिचौँ ख ख थन आ संकटकालीन अवस्था राजनीतिक संकटकालीन मुख संकटमय ज्या चौदो आठुके चाहिँ निकास छुबिउ खलेर गाडे चाहिँ नेवाते चाहिँ छौ धारणा चाहिँ नितान्त आवश्यक ख आवो आवश्यक तै त नेवा स्वायत्त राज्य मङ्का सङ्घ समिति चाहिँ पुरा या मफै चौँ या झुल आज त लगे जु थन छुलेर गाएर लासा फुक बाह्र गत छठा चोना चिस चाहिँ आ छुन्निकास बिउले थो अवस्था सारासँग वृहत राजनीतिक सम्मेलन एना हुने होला गोलमेज सम्मेलन एना हुने होला जनमत संग्रह याउ खला अथवा पुनर्स्थापना याउ खला सियास थ देशे चाहिँ थो सङ्कर ननी नाप चाहिँ छिसँग चाहिँ छिसँग धाथे चाहिँ संविधान पिका फैलेर गरे चाहिँ कुत या माउ खाउ के सोच या माउ खाउ ऊ चाहिँ मगान चौँ या खु अन्ठो गुको छैपट्टि आ चाहिँ साझा अवधारण देखि सवालेला उलि अफु विषयला मखे चौपट्टि अवस्था दु गी गठकी राजनीतिक पार्टीपट्टि अलग अलग यो भातृ संगठन जातीय संगठन त मङ्का संघर्ष समिति जान चौँ दृष्टिना चौँ दु कङ्ग्रेस नपल्लीको लागू एमाले नपल्लीको लागू माओवादी नपल्लीको लागू एकीकृत माओवादी नपल्लीको लागू बेग्लन बेग्लन गठन दु इम ठोठौ लाइन चाहिँ दिएका छौँ दु वो लाइन इटल इम्स जोनीपट्टि स्वाभाविक खट अठो कठ अन्यल दिएका छौँ ठुकै चाहिँ डकुसिन साझा मत हेटल उलि अफु चिज मुखु ठुलिया खौँ सबैले चाहिँ नेवास राज्य मङ्का संघर्ष समिति मेघ संविधान सभा विघटन दुई नियटक संविधान सबै माध्यम उनी धेरै चिज कठै क्लियर दुःख आज ऊ क्लियर मजुरको अवस्था गन मङ्का संघर्ष समिति औचित्य न चाहिँ प्रश्न चिन्ह खडा चाहिँ ज्या ऊ खला गाछ मन्त्रीसँग जिज्ञासा त्यहाँ चाहिँ सुख लाग्छ खास स्वाभाविक थथौ धारणा जोना वैचौँला जुया जुल अथे डेगतौ नेवारा स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिलाई जुया जुल अथे जुसा तबि न छौ नेवातेउ लागि कमन चिसँग छिया फुलेसा का आ चिसँग चाहिँ थन छौ धारणा डेका नाच रहेथे चिसँग चाहिँ गोलमेज सम्मेलन अनवया चाहिँ जनमत सङ्ग्रह पुनर्स्थापना ढकारेउली चाहिँ छुयासा नेवातेउ लागि हितकर जुले र गाडियो चाहिँ वो बिन्दुले छ छलफल या आवश्यक ख र गाडियो ख वो न छलफल मजु या खत आ मेउ छुले र गाडाले चाहिँ झिसँग चाहिँ नेवाते त दुने सङ्घीयताहरू छुखले वे झिसँग व्यापक रूपमा फिक मफी चौँ ख्यारा चोइ चोइ लेभल पचास छलफल चाहिँ जुवा चौँ तर काठे ग्राउन्ड लेभल गुना चाहिँ झिसँग फिक फो दुला ह्याबले जित लगे जाउँ वो फिक फो अवस्था मरै चौँ या ख मथु अवस्था ख ओके ना चाहिँ नेवातेसँग सङ्गीता छुया त मालले नाप्थे जुसा जिउने साथ हेपिन मनो त दु थन जातीय बिग्रजी ओके ना त सङ्गीता मजिल अथवा जातीय पहिचानी रूपे सङ्गीता मजिल त चोपिन दुई चौँ दु आ झन्झन स अपो छोया बुझौँ अवस्था जुल छ्या संविधान प्यामो अवस्था थोया जातीय पहिचान सहित चाहिँ संविधान मार घाट है चोपिस एना एठो संविधान प्यामो खर घाट हेपिन नेवा त बुझौँ दु थो अवस्था नितान्त नेवा सहायत राज्य मङ्का सङ्घर्ष समिति चाहिँ छौ एजेन्डा छिसँग ठे राख न्याउ पार्टीजीमा न्याउ संस्थामा तर चाहिँ छौ एजेन्डा छिसँग छुजोनी फुलेर गएर हेबे थो जनता त्यही त थ्री कने लागि संहिता छुख संहिता छ्यामाल जातीय पहिचान छुख जातीय पहिचान संविधान छिट छ्यामाल के फाइदा डु थो बारे छिसँग छलफल याना जनता त्यही त थ्रिग्यौला थोला यहाँको पार्टी छ्यामजुमा यहाँको संस्था छ्यामजुमा थो नेवाते हक हित्यो अधिकारीको लागि जुएका नैना थो एजेन्डा जुनाएर छि जनतालाई पनि फुनिन्छ तर ओ त न छिसँग चाहिँ आ चाहिँ या मफै चौँला खया खत आज सल न जुए ख नेवा स्वायत्त राज्य मङ्का सङ्घ समिति थथेना चाहिँ आगोनीमाली क्षेत्र क्षेत्र यहाँ आठो वडा वडा गेना यङ्गी खलेर गाडी छ छौ चरणला छलफल जु ख तर एना थो छलफल चाहिँ जुल थुके चाहिँ कार्यान्वयन याना चाहिँ निष्कर्ष पिका चाहिँ उनी फो अवस्था चाहिँ मरि छौँ ख चाहिँ सायद अब यो बैठक चाहिँ जिउ खला तर लक्ष्य डेर छु कठै ठोस कार्यक्रम छिट हेर्दै यहाँपट्टि न त जागरण अभियान होला न त छु होला कुम्भ या चाहिँ कारण कहिला चाहिँ सामान्य नेवाटेसँग गुपी ठो पक्ष धर धका ठिका छौँ पिडु मेघपनसँग नेतृत्व स्वाभाविक जुल नेतृत्व छुइन सुनले नेतृत्व सुखले धेरै चिज गठ सुखले नेतृत्व कमजोर जु मखुलाहरूका चाहिँ धेरै स्वाभाविक गठ सुखले नेतृत्व चाहिँ ठोसवाले न एकमत जिम फ्याँचौँपट्टि लछि लछि डेङ्ग जिम फ्याँचौँ कारण छुक अन्डुनी गुण अन्तर्विरोध तस्क जुया नाचौँ हातौँ कुनै पार्टीपट्टि खुवाउँछौँ पार्टी देखियो धेरै चिज ढङ्ग छ गुण बस जुएछौँ मखुलाहरूका धेरै ठनाएछौँ डुमन्टेसँग सुख वेकअप त छुट्याइदिन्छ छौला छिटेडीले यथाटठ ख छायागरा सम पार्टी चाहिँ एकरूपता मरुएका नयना संविधान विघटन जिरुङका चाहिँ एकरूपता हेमफुला व खया खट तर एजु सातबी चाहिँ छुलेर गरा लासा थो दिन आजतै थे वो जन अवेयरनेस कार्यक्रम चाहिँ यंगे फुला ख तर वो यंगे ओली चाहिँ आथन चाहिँ ओली चाहिँ गम्भीरता मरु अथवा पासपनी ओली लिमला हो तर वे कारण एनाए थो यहाँ उनी मफु खर गरे ख छार एक महिना देरुङका कार्यक्रम तत्काल पिटबुया यंगे फु ख छ नेतृत्व दाइते चाहिँ पटिन ढङ्गी चाहिँ कमजोरी ख आठो पटिन ढङ्गी उसलाई स्वाभाविक छार छ नेवास राज्य मङ्गासँग समिति छेतले साठ गाटे उसलाई दया दनियो जुल ओके थो निर्णय एना चाहिँ कार्यान्वयन पछि उनी चाहिँ कमजोर जो खर गाटे ख नेतृत्व छुन्डी हजुरको नगरकोटे छौ कठया थो झिनीको घतक निम्निम प्रतिनिधित्व जना नौ नपु माली ढगा चाहिँ बहस जुल छलफल जुल निन्टक लगातार जुल तर अब निष्कर्ष छुए प्यामुल अनलिपा हाँक्न चाहिँ झिन्यु घतक थटा डटी छलफल न वे उडेका चाहिँ खोजुल अनलिपन आटोको चाहिँ खासै चाहिँ ठोस रूपमा वे चाहिँ मरू न त बैठक ठुप्ले जुई न त थुकटाउने भनेका चाहिँ अन्य छुहे सुस्न त प्रभावमा जे चौँ हावेको अपिन त छुटाइदिए ठो चाहिँ सुस्त त के नाचौँ ठो चाहिँ यालम्बयालम्बयालठे चाहिँ नेतृत्व नाचौँ खलार गर हेसधनी चाहिँ स्वाभाविक जुल हावेको पनि त छुटाइदिए ऊ कथ सोचे नाचौँ पि गु चाहिँ नगरकोटे उना ओबले चाहिँ अनछु है गटा ऊ महल आ याख्नु है गटाएका छौँ ऊन महल सुस्न प्रभावमा जे चौँ उहाँको पनि त छुटाइदिए चाहिँ दखै पहिला थथौ कतकै यङ्गा निर्णय याउर गरे छु विचार खले छ अनछलफल जु बारे आज थथौ कतकै चाहिँ व्यापक छलफल एना चाहिँ अनहेउर गरे जुल सायद थो थथौ कतकै न थो व्यापक छलफल या म फै चौ जिफु आ चिन्यो कतक जुल अब चिन्यो कतकै धारण जनाल वे माउ जुल आउ के न सायद समय न साथमा यो अथवा चाहिँ फुक मनोटे न वे कन्डिसन चाहिँ मरु जुन जिफु केना चाहिँ अब फुक पासी छ फुक घटक न चाहिँ वो निर्णय ना वे माउले चाहिँ वो निर्णय ना वे म फु कारण एना चाहिँ थो नेवास राज्य मङ्गा सङ्घर्ष समिति बैठक म चौँ जी फु ओकेना अब थो घटक चाहिँ धारणा दिएका अब लगाएर लाग्छ नेवास राज्य मङ्गा सङ्घर्ष समिति चाहिँ बेटी चाहिँ चुनि अलि अन चाहिँ छौ धारणा हैजे छु सिन्याजना डिग्डु थोइले नेवा राजनीतिक विशेष अभियान रेडियो अभियान जेजो थोइले डी जफु महागुटी पाखे प्रतिनिधित्व ना सुनादिम नेवा स्वतन्त्र मङ्का संघर्ष समिति प्रतिनिधित्व ना सुनादिम सरिता महर्जन यदि छि वेकलिसे ठो प्रसङ्ग त कया नेवा तैगु एजेन्डा प्रसङ्ग त कया जिज्ञासा तैगु खसा जिमगुस डे फोन नम्बर 4232736 छि फोने नै दिस अलि थको जिज्ञासा तै दिस सरिता महर्जन जिलिसे 4232736 फोन न दिद इनाप इना सुन अलि थको बिसाप फुङका दिद न इनाप इना सुन नाफा वेक त जिज्ञासा तै दिद न इनाप इना सुन वेक सरिता महर्जन वेक नेवा स्वतन्त्र राज्य मङ्का संघर्ष समिति डी नेवा स्वतन्त्र राज्य मङ्का संघर्ष समिति निम मेजुपी मध्ये वेक छमन खान थैसोली टेलिफोन स्वाप डे डुङ्गु जिज्ञासा तै दि जोजोल बाब हिसु त सरिता महर्जन जी जिज्ञासा जिल्ला खमिले मजु चाहिँ ठो जस्तै पिङ्गो खुवाइज भने गुल्सिया निर्वाचन वनमा थिएस न गुल्सिया पुनर्स्थापना थिएस न गुल्सिया गोर्खा सम्मेलन थिएस न पिङ्गोको सङ्ख खुवाइसन जे समूहले थे विभिन्न पाखे खतै पाखे थे खुवाउने थियो समूहले ठो खमिले मजु के आठन नेवा स्वायत्त राज्य मङ्गा सङ्घर्ष समिति आठो पेङ्गु गु खुवाइचौँ ख उके चाहिँ अन सल जु या मर्नी आठो पार्टी चाहिँ गु छलफल ज्याचौँ विभिन्न घटकै छलफल ज्याचौँ वाला खया खत तर ठुले गाह्रोले नेवा सहायता राज्य मंगा संघर्ष समिति बैठक चोना अनु चाहिँ थोपिङ एजेन्डा वैचौदो ठुके चाहिँ छिउ छु येना उनी उखलेसा छिउ साथै एजेन्डा छुजिले गाड्यो उके चाहिँ सलय मधुनी गुकी कारण येना चाहिँ आठो नेवा सहायता राज्य मंगा संघर्ष समिति थोय ख र गाते वे म फेचौ खय ख नले व गु चाहिँ पार्टी टेसन तेटो बुटी तेया चाहिँ बुटी एजेन्डै बिसेले न खासै छलफल छछौ मर्नु अ मर्नी छु आजको जुन टेलिफोन त छ अवश्य नै फोन लाइदिस जिमगुस डे फोन नम्बर 423273 छ अर्थात 4232736 अवश्य नै फोन लाइदिस अले थगु जिज्ञासा तैदिस वेक सरदा महर्जनजीले सि ठो विशेष अभियान अन्तर्गत सि थगु जिज्ञासा तै दिफै वेक निवास यात्रा जी मंगा संघर्ष समिति प्रतिनिधित्व न सुन दिम क जोजोलबा भि सुत हेलो जोजोलबा भि सुत सुथे गन थे जी के बि नन्दलाल नन्दलाल जी संविधान सभा विघटन जो ठनी ठ्याक्क एक महिना नेवास राज्य मंका संघ समिति चिन्यु घटक ढुक्का ठाउँ टक्राउन आटक्न आधिकारिक फायर गाडी संघर्ष ल्यान्छ प्याउ हो चिज मक्का प्याम हो चिन्यवाद कमजोर ज्यू जी सरिता जी हेलो ज्यू ढाइदिस हजुर आठो नेवा त चाहिँ अञ्चल अन्धको निर्णय यहीला खय ख त गुगु यहाँ कारण यहाँ चाहिँ छुलेर गएर लाग्छ आठो एक महिना डेढ हुँगा त कन झिस चाहिँ थोय खगा र गा नेवा सहित राज्य मगा सङ्घ समिति ठौटा हार्न पिठमा गयो बिम फोला कमजोर जु ल आठो कमजोर जु यो कारणलाई आठो विभिन्न घटक दुयो कारण होइन ठठौटा हार्न दु देखिमा कारण होइन दुयो कारण होइन साझा एजेन्डा देखिमा फुयो कारण होइन होला खोइ खत तर ए जु साँ तपाईँ जिना छ तै थिएँ छौ अवेरनेस कार्यक्रम साँ झिसौँ थुके चाहिँ यङ्केमा खो वा यङ्केमा फोला खोइ खत उकेना चाहिँ छिर्नेबाट बच्चा ठिला ख उकेना चाहिँ थोप्रभाव चाहिँ मङ्का सङ्घर्ष समिति न लान्छौँ खर गाडी गीत लगाइदियो सरिता जी हाम्रो मेम टेलिफोन सफुट जो जो लपा भिसु त जो जो लपा भिसु त सुते गर्न थे जी तापो गर्न यस बुलमी यस बुलमी हजुर यस बुलमी जी जिज्ञासा दिदिछ हजुर सरिता दिदी हजुर जो जो लपा जो जो लपा जी थान तापो गान जुल होला हजुर दिदी छिस जी नाच नहेन तुनु छिस चाहिँ जुन मंगा समिति उपति खन्यल एकदम चिर बुझे जो होला छुए या मुखले आ त अले जी थौ थोए मेट्रो एफएम है हजुर जी थो ध्यान गुम्न रन्जितियु छौ कार्यक्रम लिन उठौ होला युगपति हजुर म छोरा लाग्छ नेवा सहित राज्य कुन गुले हालत वे मजुर का विरोध यार छु अहिले किन त छिया वाठो संघर्ष समिति जी ध्यादिनु ठो छु हजुर हे वे मजु व बकिदा सरल कि नेवा राज्य दियो हे मजु बरु मेउ मेउ पति तथा छा मजु व नेवा तामसिङ ते छाते मजु व कान्तिपुर छाते मजु राबले अरे जुन नियम पति बर्मु अथवा खेख वहाँ त मुगु इति तेजु नेवा राज्य छाते मुजु डाइबले नेवा राज्य ते मुजु वका अयो विरोध यै बिथन दु हजुर अले थो अयो घट डक्क चाहिँ थो नेवा थो माओ पार्टी युपति पार्टी संगठन दु अयो पति नीति जनाउई पिन सथन नेवा टे लागि छुयै दिदी हजुर आया ठोस अग्नि संघर्ष समिति चाहिँ हजुर छुयै या म पुछु अयो केन्द्रीयले चाहिँ अयो नेवा राज्य बिए मुजु डाइपिलु अले इमुपति पार्टी संगठन चाहिँ के नेवा स्वायत्त राज्यले चोनाचौ दु हजुर इमुपति मुख्य प्रश्न छुख त्योपट्टि नेवा स्वायत्त राज्य न इमुपट्टि असि अवधारण कामल खल्की झुल्की मुजु नेवा राज्य त्योपट्टि कामल मुखुत लाछ ठो ठुके ठो समिति छ्याचुनि होला जेको ध्यान गुम रन्जी त ठौ नहा ढ्यालकी वो नेवा मुखु वो छम चाहिँ बर्मु यो सुक्पिउ दियाचौ रोगा छिटो आ ठौ न यस बुलमुजी छिटो यो सुबेदो सरदजी वेक्ल तैदिक जिज्ञासै त क्याची आक्ल लि सबैजी हजुर ख थो कङ्ग्रेस पार्टी चाहिँ थो नेवा स्वायत्त राज्य नेवा राज्य चाहिँ बिमजुर गाडेऊ चाहिँ जल्दो बल्दो दु अम्था मरो मखो कङ्ग्रेसे दुने अथे एमाले न दु आखरको बोल्जी अथेना नवञ्चना दि उकेना चाहिँ आ गुख ध्यान गोविन्दजी ठाउँ इन्टरभ्यू बिहादिउले चाहिँ अथेना नवञ्जिलो गाडेला जिल्ला ज्ञान मुख्न तर वेक यु थो पार्टी उधारणा वेक न नवत अथवा वेक यु सोचे चाहिँ नेवा राज्य गोलर गाह्रो लाग्छ ठिक मजुर गाह्रो चाहिँ जिफु तर छुले गाह्रो लाग्छ वेक यु छौ घटक चाहिँ नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति न दुवे जुल आठ न हरेक पार्टी दुने ध्रुवीकरण ज्याचौँ अवस्था न ख उकेना चाहिँ छुले गाह्रो छ अन पार्टिसिपेसन ज्याचौँमा गुम भाषा ख वेक वो धारणा मरु अथवा चाहिँ नेवा राज्य हे मजुर गाते यो धारणा मरु गुगेना चाहिँ छि सधैं नेवा राज्य हेजु र ताइपे मनोत यो पार्टी जीमा व छौ छुले र गाडा सा नेवा स्वायत्त राज्य मंगा संघर्ष समिति र गाडा या नेवा ते हो खिति लागि चाहिँ दौ नेवा ते अधिकार काय लागि दौ पति संस्था खय खत मोर्चा झुल गुगेना चाहिँ छि स आ छिकुनी पार्टी व मरु गुगेना चाहिँ छि चाहिँ थन छ हामी यो दगा छौ चाहिँ मखु छि स गुनी फुले हे माल पार्टी दुने वे गर्न खन्तै दि गठे ध्यान गबिन हे मजुर गाता थे साइड उखे छैछन दि म पासा हे मा लगा रे चाहिँ बस याना दिल लगा रला छ व नेवा स्वायत्त राज्य मंगा संघर्ष समिति लागि नेवा ते लागि प्लस पॉइंट जी उके ना चाहिँ वे गबिन द आज थथो ताना अन वे गब सँग पार्टी तै जों ख लगा रे ख असर दजी हात नम्बर टेलिफोन सफु दे दुगु दु जोजोलपा भिसुथ जोजोलपा भिसुथ जी नेवा राज्य या काठमाडौँ पाखिम विश्वनाथ श्रेष्ठ सरिता जी हानाचुका जोजोलपा जी छिट एकदमै चियाको निशा है आ थौतकै अवस्था थौ सुटैतकै अवस्था हो या त्यो पहिचानी अधिकार प्राप्त याउ लागि छु नितान्त व्यक्तिगत राजनीतिक विचार धैदिस झी नेवा त छप्पन जिया थो सरकार अथवा थो संविधान पहिचानी राज्य स्थापना या त छु निजी विचार छु कनडी सह हजुर धन्यवाद छ त आ छिस छि नेवा ख यहाँ नेवा राज्य हेवया लागि नेवा राज्य जुन नेवायु पहिचानयु राज्य हेवया लागि छि नेवा त फोको छप छरी जीमा थुके चाहिँ नेवा राज्य हे मजु रगा ताइ पिन्द थो नेवा राज्य छ्या हे मजुले रगा रे चाहिँ छिस यस थना अन्त चाहिँ ठिकी उ त न छिस यामा रगा रे ख छिस नितान्त थो चाहिँ छुले रगा रला छ नेवा त छप छरी जीमा हो ख सरिताजी थुयुगु प्रसङ्ग थौ जेसौपटि देशीय राजनीतिक परिस्थिति ठोसुले चाहिँ आ नेवा दिस मागिन छौ कठौयुपटि छिपुनस मागिन छौ थे कठौयुपटि चाहिँ उपलब्धि जुपटि आशय नदी उडी छौ हजुर आथुकेला आफूको नेवा त छप छरीला जिए माल आ नेवा त छप छरी मजु तलिउ लागि चाहिँ छुले राखा छिस तै थे छिउ अधिकार का फै मखो ओला खया ख उगेना चाहिँ दकै पहिला छुले रगा राछ फुको नेवा तेसँग चाहिँ जातीय पहिचान नै छुखलाई जित छु लगे जुले राबे जातीय पहिचान नै छुख र गाडी वे नेवा तेसम्म थुल गुकिउ का नयना चाहिँ छुले राछ राज्य विखण्डन जिन राज्य छौ कठाउने मुक्त आ चाहिँ थन चाहिँ देशे खतम जिन र गाडी चाहिँ चिन्ता ख वे गपिङके उगेना चाहिँ वो चिन्ता निवारण याउया लागि नेवा स्वायत्त राज्य मंगा संघर्ष समिति चाहिँ भूमिका मितिमा उकिउ लागि चाहिँ अवेरनेस ख उकिउ लागि जनचेतना ख उकिउ लागि चाहिँ अन्तर्क्रिया गोष्ठी अनवया क्लास काउनिवे ख वो बिउनिवे ख रगाटे ख अठिया रगा लाछ फुको नेवा त छप छरी जी थौ अधिकार क्याउ लागि सुमनु त ल्याउने चिलिर न्याय चिली रगाटे जी त लगे जु वो चाहिँ अधिकार वही गुल्तक आशावादी जुटिल छु आउ केला छि नेवा त फुको छप छरी जुल रगा लाछला म उही ढुला खया मर्ने छि स चाहिँ 2046 हजार साले चाहिँ पञ्चायती व्यवस्था ननिथे चौला ओला म चौने तर नन अठेना चाहिँ 62-63 साले चाहिँ आन्दोलन छु राजा थे अपुकै उनी थे चौला कल्पना या मफुने मनोदय ओहो नि वाउका कहे छिस कामलका रगा ताइपी नेवा त ऊ टाइमे चाहिँ अन चाहिँ वडा अध्यक्ष ठाउँ टाइमे मन्त्री बिउ टाइमे ऊ अवस्था मन्त्री नवा पिन मनोद नदु वडा ठाउँमा पिन मनोद नदु छ्यालेर हाबे राजा ख थन मेपी सुया मुखर गा ताइपी न ख तर चाहिँ छिउ आन्दोलन थन्था लग छङ्गलकि गु ख कि राजा विस्थापित जिमाल राजा चाहिँ ल्याउने माल छिस थन गणतन्त्र घोषणा याफो अवस्था बोल उकेना चाहिँ जि थन थोए मित्र यो फैमा छुटै जुनालाई हाबले फुक्क नेवा त छप छरी जिमाल छिउ अधिकार कायमल यदि छिउ अधिकार कायले चाहिँ छि छप छरी जि मुफ्त लगाएर लाग्छ छिस व अधिकार गुमेयामाले उठेँ चाहिँ थो तसँग पिक आवर तसँगै थो चाहिँ छिउ अधिकार कायको लागि चाहिँ फुक्क छप छरी जिमा अवस्था सुन छप चाहिँ अलग अलग जि मैले ल साझा एजेन्डा गया छिउ चाहिँ अधिकार कायको लागि अथवा चाहिँ नेवा पहिचान कथ चाहिँ नेवा राज्य कायको लागि चाहिँ छि वल लगाएर लगाएर छ छिस आन्दोलन याद लगाएर लाछ कम जति नको आन्दोलन हुँदै सबैको पोइन्ट हुने कम जति भ्रमणको सम्म अस्पष्ट नै हुन्छ त्यो त त्यहाँ छुट्टै कुरा छ त लाग्यो आजको समाजले बेला टिप्पणी सकारात्मक समाज उपयोग कारण होइन वो अवशेष चाहिँ कि नेवा चेतन मलाउमको वन लाम्जो ख त्यसमा समानता बिमा मिस्टेक न अधिकार बिमा टिचेज वर्गित न अधिकार बिमा र गाती सम्मा र यो कौन थियो कि तर व्यवहारिक वन्यो कन्डिसन सुविधे गरेर ऊ अधिकार दि त खाएको होला खया कत वे कथन कि नेवाते दुनियाँ अथवा नेवा सहित राज्य मङ्गा सङ्घर्ष समिति दुनियाँ वो चाहिँ असर लान मसँग गाती हामीको वो असर लान पाउने दु अवश्य दु अहिले नपा चाहिँ खुलेर नेवार न नेवा निस्क न चाहिँ खुलेर गएर ल आज चाहिँ रान्ती कथन आउने मलाई छेन गर्छु नि मजिलो धरा चाहिँ सोचे याना चाहिँ नहुने परे दिदिन कमजोर छ के अवेरनेस बिमा छ वो अवेरनेस दिदिन कि फेन या दिने कतै सोसियो किसान बच्चा चाहिँ सो किसान चाहिँ बिमा छ आ वो न कमजोरलाई खया खत नपा चाहिँ नेवा सहायता राज्य मङ्गा सङ्घर्ष समिति नको कमजोरी खर गरे लगेर चार सबै न्याने उनीमा छ सरकारजी चाहिँ यी भेटलाई इलेक्ट्रोनिक्स भेटलाई जिज्ञासा तपाईँ विषयमा भेटलाई छिटैको समय लिएर राख्नु सुभा योजिता चाहिँ खाना जातिमा आएको त्यो बिचा नापा योजिता पठाउन चाहिँ प्रयत्न मार्केटिङ चाहिँ कामेन नापा चाहिँ विशेष रूपमा नापा चाहिँ सपरिवारिक